रोपेर सृजनाका फूलहरू, खोपेर कलाका गुरेटोहरू, रोजेर अर्कै बाटो, हाम्रो साथ छोडेर गए पनि अनन्त यात्रामा हिँडेका तिम्रा पाइलाहरू कतै नठोकिउन्, कतै नरोकिउन्, जहाँ रहे पनि, जहाँ भए पनि यतै कतै भए झैँ आभास भइरहन्छ अनि आँखाबाट आँसु त्यसै झरिदिन्छ। तिम्रै पदचाप पछ्याउँदै सिर्जनाका केही थोपाहरूले सिस्न खोज्दैछौ कलाको यो फुलबारीमा, जहाँ तिम्रा अमर फूलहरू मगमगाइरहेका छन्। तिम्रा अजर अमर सत्कर्म सिर्जनाहरूले हामी सधैँ सम्झिरहन्छौ। सासु दिन्छु घटी बढी होइन सधै माया एक नासु दिन्छु कसम हो कसम कसम हो कसम मन दिन्छु मुटु दिन्छु फेर्नु पर्ने सासु दिन्छु घटी बढी होइन सधै माया एक नासु दिन्छु कसम हो कसम कसम हो कसम कसम तिमीसँग कहिले हुने छैन दूर ए मेरो हजुर ए मेरो बुट्टा भरला अनेक अनेक भरोस हाम्रो के नै जान्छ कुरा गर्ला दुनियाँले गरोस हाम्रो के नै जान्छ बुट्टा भरला अनेक अनेक भरोस हाम्रो के नै जान्छ कसम हो कसम कसम हो कसम हेर्दै जाँदा दुनिया यो बदलेला जरुर ए मेरो हजुर ए मेरो हजुर पुरा हुन्न सत्य म त आधा हुन्छु रंग जान्छ तिमी सँगै म त सदा सदा हुन्छु तिमी बिना पूरा हुन्न सत्य म त आधा हुन्छु रंग जान्छ तिमी सँगै म त सदा सदा हुन्छु कसम हो कसम कसम हो कसम तिमले गर्दा पाएको छु खुशी भरपूर ए मेरो हजुर ए मेरो हजुर